चलिए अल्फाज की वजाहत देखते हैं। पहले अस्मा को देखेंगे। मुख्तईना, तेजी से आगे निकलने वाले, खौफ और दहशत के मारे। खा तोए आइन रूट है। इसम फाइल जमा मुजक्कर। मुक़नई, सर उठाने वाले। काफ नून ऐन रूट है। इसम फाइल जमा मुजक्कर। असल में ये लफ्ज़ था मुक़नईन, नून गिर गया तो मुक़नई रह गया। रुऊसिहिम, सर उनके। रा हमजा सीन रूट है। इसम जमा मुकस्सर, इसका मुफरद है रासुन। हवा उन खाली। खा वाओ या रूट है। इसम नकिरा। जवालिन, जवाल या ढलना। जा वाओ लाम रूट है। इसम मस्तर। मुकर्रनीना, इकट्ठे बंधे हुए। काफ रा नून रूट है। इसम मफूल, बाब तफील है। असफाद, बेड़ियाँ या जंजीरें। स्वाद फा दाल रूट। इसम जमा मुकस्सर, इसका मुफरद है सफदुन। सराबीलू, कुर्ते कमीज या पैरहन। सीन रा बार लाम रूट है, ये रुबाई है। सीन रा बा लाम। इसम जमा मुकस्सर, इसका मुफरद है सिरबालुन। कतिरानु, माया तारकोल यानी लिक्विड तारकोल। काफ तोयरा रूट है। इसम नकिरा। चलिए जी अफाल को देखते हैं। ला तहसबन्ना, हा सीन बारूट है। बाब समिया। हिसबानन मस्तर, फेले नहीं है। और आखिर में नून सकीला है। वाहिद मुजक्कर हाजिर। युअख्खिरु, हमजा खारा रूट। बाब तफील। ताखीरन मस्तर, फेल मुदारे। वाहिद मुजक्कर गायब। तशखसु, शीन खास स्वाद रूट है। बाब फतखा। शखूसन मस्तर, फेल मुदारे। वाहिद मुअन्नस गायब। यरतद्दु, रा दाल दाल रूट है। बाब इफ्तियाल। इर्तदादन मस्तर, फेल मुदारे। वाहिद मुजक्कर गायब। अखिरना, हमजा खारा रूट। बाब तफील। ताखीरन मस्तर, फेल अम्र। वाहिद मुजक्कर हाजिर। नुजिब, जीम वाव बा रूट है। बाब इफाल। इजाबतन मस्तर, फेल मुदारे। जमा मुतकल्लिम। अक्सम तुम, काफ सीन मीम रूट है। बाब इफाल। इक्सामन मस्तर, फेल माजी। जमा मुजक्कर हाजिर। तजूला, जा वाओलाम रूट है। बाब नसरा। जौलन या जवालन रूट है। فعل مضارع واحد مؤنث غائب. برزو بارا زاروٹ ہے باب نصرا بروزن مصدر فعل ماضی جمع مذکر غائب. غین شین جاروٹ ہے باب سمیا غشا وطن مصدر غشاوتن فعل مدارے واحد مؤنث غائب. بس جی چلیے ٹاپکس کو دیکھتے ہیں. رکو کا ٹاپک ہے قیامت کا خولناک نظارہ. آیت نمبر 42 آنکھیں پھٹی کی پھٹی رہ جائیں گی. آیت نمبر 43 روزے قیامت کی گھبراہٹیں. آیت نمبر 44 سے 46 44 سے 46 تم تو کہتے تھے ہمیں کبھی بھی زوال نہیں آئے گا. آج کیا ہوا. آیت 47 47 اللہ تعالیٰ وعدے کو خلاف نہیں کرتا. آیت نمبر 48 سب الواحد القہار کے سامنے ہوں گے. کچھ بھی چھپے گا نہیں. آیت نمبر 49 سے 51 49 سے 51 زنجیروں میں جکڑے ہوئے مجرم آ گئے اور چہرے جھلس رہے تھے. آیت نمبر 52 52 یہ تو پہنچانے والی کتاب ہے خود تک رکھنے والی نہیں. بس جی چلیے مقاصد کو دیکھتے ہیں اس رکوع کے. پہلا مقصد ہے قیامت کے دن کی سنگینیوں کو جان کر دنیا میں ایسے کام کر سکیں جو اس دن امن اور چین پانے کا سبب بن سکیں. دوسرا مقصد ہے اس دنیا میں حق کی دعوت کو قبول کرنا سیکھ سکیں. اور اگلا مقصد ہے قیامت کے مناظر کو تصور کی آنکھ سے دیکھتے ہوئے خود کو اس جہنم سے بچانے کی ہر ممکن کوشش کرنا سیکھ سکیں. بس جی اللہ تعالی ہمیں ان مقاصد میں کامیاب فرمائے. تلاوت سنیں گے انہی آیت کی. ولا تحسبن الله غافلا عما يعمل الظالمون إنما يؤخرهم ليوم تشخص فيه الأبصار مهطعين مقنعي رؤوسهم لا يرتد إليهم طرفهم وأفئدتهم هوى وأنذر الناس يوم يأتيهم العذاب فيقول الذين ظلموا ربنا أخرنا إلى أجل قريب نجب دعوتك ونتبع الرسل أولم تكونوا أقسمتم من قبل ما لكم من زوال وسكنتم في مساكن الذين ظلموا أنفسهم وتبين لكم كيف فعلنا بهم وضربنا لكم الأمثال وقد مكروا مكرهم وعند الله مكرهم وإن كان مكرهم لتزول منه الجبال فلا تحسبن الله مخلف وعده رسله إن الله عزيز ذو انتقام يوم تبدل الأرض غير الأرض والسماوات وبرزوا لله الواحد القهار وترى المجرمين يومئذ مقرنين في الأصفاد سرابيلهم من قطران وتغشى وجوههم النار ليجزي الله كل نفس ما كسبت إن الله سريع الحساب هذا بلاغ للناس ولينذروا به وليعلموا أنما